बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल दासी तिम्रो नजरको म दासी तिम्रो नजरको म प्यासी तिम्रो नजरको त्यसै कहाँ बेचैन छु र म त्यसै कहाँ बेचैन छु र म बदमासी तिम्रो नजरको म प्यासी तिम्रो नजरको बदली ऐना कहाँ बदलिन्छ र बदली ऐना कहाँ बदलिन्छ र उदासी तिम्रो नजरको म प्यासी तिम्रो नजरको पूजा गर्दा गर्दै हुन्छु पूजा गर्दा गर्दै हुन्छु सन्यासी तिम्रो नजरको म प्यासी तिम्रो नजरको मौनतामा भङ्ग भएन भने मौनतामा भङ्ग भएन भने वनवासी तिम्रो नजरको म दासी तिम्रो नजरको म प्यासी तिम्रो नजरको सिरानीमा जुन संग्रहभित्र संग्रहित विजयराज गेवालीको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा म तपाईँहरू समक्ष एउटा गायनको प्रस्तुति लिएर आइपुगेको छु। बुलबुलले अबको आधा दशकको लागि नेपाली गजल गायनलाई अझ अगाडि ल्याउनको लागि सकेसम्मको अग्रगामी कदम चाल्ने उद्घोष तपाईँ समक्ष गरिसकेको छ। त्यसै हिसाबले अबका केही श्रृङ्खलाहरूमा म क्रमशः गजल गायनमा स्थापित हुँदै गएका गायक गायिकाहरू, संगीतकारहरू र गजलकारहरूको अन्तर्वार्ता पनि यथावत नै रहन्छ। आजको कार्यक्रम मैले विशेष गजल गायिका एकजना अतिथि निम्त्याएको छु स्टुडियोमा, जसका गजल तपाईँले धेरै पटक सुनिरहनु भएको छ र गजल गायनमा अघोषित रूपमा स्थापित हुँदै गएको नाम छ। त्यसो त उहाँले गीत पनि गाउनुहुन्छ, गीत धेरै गाउनु भएको होला, तर गजलमा स्थापित हुँदै गएको पाउँछु म र उहाँको त्यो शास्त्रीय एउटा गायकीले हामीलाई असाध्यै प्रभावित पार्छ। विगतका केही श्रृङ्खलाहरूमा मैले उहाँका गजलहरू बजाउँदै पनि आएको छु र एउटा अथवा दुईवटा श्रृङ्खलामा उहाँका मात्रै गजल पनि मैले प्रस्तुत गरिसकेको छु। आज उहाँको नाम भन्नुभन्दा अगाडि पनि मलाई उहाँको आवाजले चिनाउन मन लाग्यो। कृपया तपाईँ आफ्नो एउटा चलेको गजल सुनाइदिनुहोस् न, एउटा स्थायी पहिला। भन्न त भन्दछन् सब जमाना जमाना जमाना खराब छ, भन्न त भन्दछन् सब जमाना खराब छ, मान्छेहरूको आफ्नै चाहना खराब छ, भन्न त भन्दछन् सब जमाना खराब छ, भन्न त भन्दछन् सब जमाना खराब छ। कसले भन्छ नेपाली गजल गायनमा दम छैन? दम छैन भने कसैले भनोस् यो गजल कम छ। यस्तो किसिमको गायकी हाम्रोमा संख्यामा कम आयो होला, तर हामी कहाँ अब नेपाली गजल गायनका लागि योग्य भइसकेका गायक संगीतकारहरू छन् भन्ने कुरा पुष्टि गर्न पनि आजको बुलबुलले सघाउनेछ। तपाईँलाई मैले अब नाम भनिरहनु नपर्ला, तर पनि कार्यक्रमको औपचारिकता पूरा गर्न म भन्दैछु। गायिका निशा देसार आजको कार्यक्रममा हुनुहुन्छ। गायिका निशा देसारसँग हामी आज गजलका सिद्धान्तमा कम छलफल गर्छौँ, गायकीमा बढी छलफल गर्छौँ। त्यसो त म सङ्गीत बुझ्दिनँ, तर निशाजीको स्वरलाई हामी सबैले बुझ्छौँ, सङ्गीत बुझ्ने कम छौँ होला। आजको कार्यक्रममा उहाँले गाउनुभएका एल्बमभित्रका गजलहरू यथावत स्थानमा छन् नै, उहाँले एल्बममा नभएका एल्बममा भई भई पनि म्युजिक बिना स्टुडियोमा बसेर एकल गाउँदा कस्तो होला र अरूलाई कतिको प्रभाव पर्ला भन्ने कुराको सन्देश दिनको लागि मैले आजको कार्यक्रम उहाँको गायन विशेषमा ल्याएको छु र निशाजीसँग कुराकानी सुरु गर्दै उहाँलाई म गाउन लगाउँछु। निशाजी तपाईँलाई स्वागत छ कार्यक्रममा। हजुर धन्यवाद, नमस्कार छ। नेपाली गजल स्थापित भएर आइसकेपछि गजल लेख्नेहरूको ठुलो हुल छ, तर गाउनेहरू चाहिँ एउटा हुन्छ नि पोखरीमा डुबिन्छ कि उत्रिन्छ कि डुबिन्छ कि उत्रिन्छ कि भन्दै बिस्तारै बिस्तारै छेउछेउबाट त्यो ट्युबमा समातेर पौडिँदै अनि कोही कोही यसो ट्युब छोडेर पौडी खेल्दै डुबिँदो रहन्छ भन्दै अलिकति बिचतिर जाँदै फेरि छेउतिर आउँदै गरेको अवस्थाको रूपमा मैले हेरेको छु नेपाली गजल गायनलाई। यस्तो बेलामा एउटा राम्रो ट्र्याक मात्रै दिन सक्नुभयो तपाईँहरूले भने पनि सम्पूर्ण गजल प्रेमीहरूको आँखा लाग्छ त्यसभित्र। तपाईँले गजल गायनमा आफूलाई जानेर स्थापित गराउनु भयो कि अन्जानैमा आइपुग्नु भयो, यसरी सोधौँ होला। सुरुमा त अब गजल भनौँ न सैद्धान्तिक हिसाबले अब यस्तो हुन्छ भन्ने खालको त थिएन होइन। सुरुमा म आउँदाखेरि मैले गजल गाउँदाखेरि पनि मैले गजल सुन्ने बेला पनि मलाई थाहा थिएन अब गजल कस्तो हुन्छ त होइन, कसरी लेखिर यो लेखनमा कस्तो हुन्छ या यसको रूप कस्तो, त्यो चाहिँ मलाई खासै ज्ञान थिएन सुरुमा त होइन। सुन्थेँ अब बच्चैमा एकदमै म गजल भनेपछि फेरि अब गजल भनेर थाहा छैन, तै पनि मलाई त्यस्तो गीतहरू चाहिँ मनपर्ने धेरै गीतहरू मैले अब हिन्दी गजलहरू नेपाली होइन त्यस्तै खालको गजल चाहिँ मलाई मनपर्छ सङ्गीत चाहिँ। र पछि अब आफूले गाउन पाइयो, म अब अहिले अब श्रोताहरूले मलाई गजल गायिका भनेर पनि चिनाउन पाएँ मैले, त्यसको लागि धेरै नै खुसी छु म। अब मैले थाहा नपाइ आएँ होइन यो क्षेत्रमा, अब सङ्गीतमा सङ्गीत क्षेत्रमा लाग्दा लाग्दै मैले सङ्गीत के अरे गजल नै मनपर्थ्यो मलाई, गजल विधा नै मनपर्थ्यो। तर गजल कस्तो हो त, कसरी गाइने हो, गाइने तरिका त अब आफूले सुनिसकेपछि त्यस्तै गजलहरू धेरै सुनेपछि यस्तो यसरी गाइन्छ भन्ने कुरा त थाहा छ, धेरै थोरै होइन धेरै नभए पनि थोरै त थाहा छ। तर बुझ्दै आएँ अब अलिअलि मैले गजलको बारेमा अलिअलि जस बुझ्नुपर्छ र गजल कसरी लेखिन्छ कसरी गाइन्छ त्यो पनि आफूलाई। तपाईलाई याद छ पहिलो गजल तपाईँले कुन गाउनु भएको थियो थाहा पाएर? मैले थाहा पाएर त मैले तपाईँको दुईवटा एल्बम आइसके, एउटा शराब भन्ने एल्बम भर्खरै आएको छ शराब मधु शास्त्रको शब्दमा, अनि लोकार्पण डाक्टर कृष्ण हरि बरालको शब्द थियो त्यसमा एकल शब्दहरू, विभिन्न सङ्गीतकारहरूले सङ्गीत दिनुभएको लोकार्पणका गजलहरूले असाध्यै मन हुरुक्कै बनाएका छन् है। हामीले बुलबुलमा नि धेरै बजायौँ र करिब करिब मैले पाएको जानकारी अनुसार तपाईँले 200 गीत गजलहरू गाइसक्नु भएको छ, नेपाल भाषाको एउटा एल्बम छुट्टै पनि निक्लिसकेको छ तपाईँको, र गायनमा क्रमिक रूपमा तपाईँ आउनुभएको छ। र मैले आफूले मात्रै नभनेर अन्ततिर बुझ्दा पत्र पत्रिकामा पनि पढ्दा अनि गीत सङ्गीत क्षेत्रका मान्छेहरूमा पनि बुझ्दाखेरि निशा देसार चाहिँ असाध्यै भाव दिएर गाउन सक्ने गायिका हो भनेर पनि हामीले चिनेका छौँ। तपाईँलाई गजलमा कति कतिसम्म गाउन सकिन्छ जस्तो लाग्छ? अरू गजलहरू पनि आयो भने गाउनुहुन्छ नि तपाईँ? हजुर गाउँछु, मलाई मनपर्छ, एकदमै मलाई मनपर्ने विधा नै गजल भएकोले चाहिँ म गाउँछु, साह्रै मनपर्छ। अहिले कुन सुनाउनुहुन्छ त? हाम्रो कुराकानीको क्रम त हामी जारी राख्छौँ, आज तपाईँको सुन्दै अनि गजलका कुरा पनि गर्दै गर्ने हो। हजुरले अब भर्खरै सोध्नुभयो मलाई होइन कुन चाहिँ गजल, सुरुमा थाहा पाइसकेपछि कुन चाहिँ गजल गाउनुभयो भनेर चर्चा, पक्कै पनि अब तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, त्यही गजल मैले थाहा पाएरै गाएको गजल भनेकै त्यही हो। अब त्योभन्दा अगाडि पनि गाएँ होला कति, अब नेपाल भाषाकै गजल पनि गाएँ होला, तर मलाई थाहा थिएन, पछि आएर थाहा भयो। अनि अब यो चर्चा चाहिँ मैले अब थाहा पाएरै, चर्चाको हामीले ट्र्याकमा त धेरै पटक सुन्यौँ मतलब क्यासेटबाट, त आज तपाईँको प्लेन आवाजमा बिल्कुल बुलबुलको लागि आएको एक्सक्लुसिभ ट्र्याक सुनाउन त। यो चर्चा चाहिँ हाम्रो माधव ढकालले लेख्नुभएको छ यो गजल, यसमा सङ्गीत गैरी सुरेशजीको छ। तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, दुनियाँको कामै यही हो, दुनियाँको कामै यही हो, जति जल्छन् जल्न देऊ, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ दुनियाको कामै यही हो दुनियाको कामै यही हो जति जल्छन् जल्न देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ अन्तर याद हुन्छ हजुर हुन्छ एउटा सेर गाउँछु चर्चा जति चल्छ उति गाढा बन्छ माया हाम्रो चर्चा जति चल्छ उति गाढा बन्छ माया हाम्रो चर्चा जति चल्छ उति गाढा बन्छ माया हाम्रो चर्चा जति चल्छ उति गाढा बन्छ माया हाम्रो ओइलाउनु हुन्न प्रिय फुलेपछि फल नदेऊ ओइलाउनु हुन्न प्रिय फुलेपछि फल नदेऊ दुनियाँको कामै यही हो दुनियाँको कामै यही हो जति जल्छन् जल्न देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ तपाईँले पनि डुबेर गाउनुभयो हामीले पनि डुबेर सुन्यौँ आँखा चिम्म गरेर गाउन थालेपछि सायद त्यो शब्दहरूमा आफै उत्रिनुहुन्छ तपाईँहरू डुबुल्की लगाउनुहुन्छ र अनि त्यसपछि आफ्नो गला पनि खुल्दै आउँछ कि के हो एकदमै यो शब्द अनुसार अब डुबेर गाउन सकियो भने होइन त्यो गीत त्यो गजल सुन्ने श्रोताले चाहिँ एकदमै मनदेखि नै सुन्नुहुन्छ होला जस्तो लाग्छ कि मलाई आदरणीय बुलबुलियनलाई म अवगत गराउँ मेरो निशा देसारसँग दोहोरो चिन्जान थिएन मैले उहाँका गीतहरू सुन्थेँ म एक किसिमको प्रशंसक पनि हुँ उहाँको गायकीको र विशेष गजल गायन गर्नुभएको हुनाले पनि पक्षपाती थिएँ म बुलबुलको मान्छे भएर सोच्दाखेरि चाहिँ ऊ गजल गायनको मान्छेलाई त बुलबुलले पछ्याउनुपर्छ भन्ने लागिरहेको थियो अनि खोजी गर्दै जाने क्रममा केही समय अगाडि टेलिफोनमा सम्वाद भयो मैले कार्यक्रमको लागि निम्ता गरेँ र उहाँले चाहिँ मैले सोधेँ पनि त्यति बेला तपाईँलाई गजल लेख्न आउँछ कि आउँदैन लेख्नु पनि हुन्छ कि आफै भनेर सोद्धाखेरि गजल लेख्न चाहिँ जान्दिनँ भन्नुभयो र हामीले गजलको सेक्टरमा काम गर्नुहुने प्रत्येक साथीहरूलाई चाहिँ समेट्ने क्रममा गजल गायक र सङ्गीतकारहरूलाई पनि उहाँहरूले गजल लेख्न नजाने पनि उहाँहरूको गायकीले कति काम गरिरहेको छ र तपाईँले यसरी प्लेन गाइदिँदाखेरि कसैलाई प्रभाव परेर उहाँहरूलाई पनि गजल गायनमा फेरि जोस आओस् जाँगर आओस् र हाम्रो नेपाली गजल गायन बढ्दै जाओस् भन्ने उद्देश्यले पनि मैले यस किसिमको कार्यक्रम गरेको हुँ तपाईँको गजल तपाईँलाई अनि के हो जस्तो लाग्न थाल्यो तपाईँले जति बुझ्नु भएको छ नि कति बुझ्नुभयो गजलको बारेमा अब लेखनको लेख्न जान्नुहुन्न अथवा के गर्नु त्यो त जान्दिनँ अब लेखनको हिसाबले चाहिँ अब त्यो अब गजलमा चाहिँ होइन विशेष अब दुई पङ्क्ति हुन्छ होइन दुई पङ्क्तिको एक शेर हुन्छ त्यो चाहिँ एउटा अर्थ लाग्ने हिसाबले लेखिएको हुन्छ जस अब छुट्टा छुट्टै सेयरहरूमा अब छुट्टा छुट्टै अर्थ लाग्ने होइन अनि भाव पनि छुट्टा छुट्टै हुने खालको नजान्दा नजान्दै पनि राम्रोसँग बताउनु भयो बताउनु भयो गजलको त्यस्तो लाग्यो मलाई अनि अब हुन त ट्युनिङ त सङ्गीतकारले कल्पना गरेर कम्पोज गर्दा हुन् त्यसमा तपाईँहरूले त्यो ट्युनिङमा बग्दै फेरि शब्दमा यो भाव हुन्छ भनेर त्यसलाई उतार्यो भने चाहिँ गायकी मिठो आउँछ एकदमै त्यो त अब गजल अब दुई पङ्क्तिको एक स्वर भइहाल्यो होइन त्यसमा पछिल्लो पङ्क्तिले चाहिँ अघिल्लो पङ्क्तिको रहस्यलाई पुष्टि गरिरहन्छ एकदमै हो त्यो बेलामा चाहिँ अलि यस्तैको जोड दिनुपर्छ भनेर सङ्गीतकारले सिकाउनुहुन्छ कि तपाईँहरू आफैले त्यसलाई सोचेर दिनुपर्ने हो त्यो त सङ्गीतकारले पनि सिकाउनुहुन्छ होइन अब कतिपय ठाउँमा आफूले पनि बुझेर गर्नुपर्ने हुन्छ पहिला आफूले थाहा नपाउँदाखेरि चाहिँ उहाँहरूले भन्नुभयो जस्तै गर्ने हो अब अहिले चाहिँ अलिकति आफूले बुझेपछि होइन गजलको बारेमा अब कसरी गाउनुपर्छ कस्तो अब कुन चाहिँ पङ्क्तिलाई जोड दिनुपर्ने या कसरी गाउनुपर्ने अलिअलि आफूले पनि बुझ्न थाले जस्तो लाग्छ होइन मान्छेहरूले गजल गायिका पनि भन्छन् आजभोलि कि मैले मात्रै भनिरहेको हुँ भन्नुहुन्छ यसो भनिरहँदा तपाईँको गीत पक्षलाई मैले छायामा पार्न खोजिनँ तपाईँले धेरै गीतहरू पनि गाउनुभएको छ तर गजल गायिकाकै रूपमा स्थापित हुँदै गएको कुरालाई पनि ननकारिकन मैले कुरा अगाडि ल्याएँ त्यो त एकदमै कतिवटा जति गजल गाउनुभयो होला तपाईँलाई सम्झना छ मैले गजलै भनेर चाहिँ यतिवटा गाएँ होला जस्तो अन्दाज छ अन्दाज गर्दाखेरि अब झन्डै 80 त्यस्तै पुग्यो कि सयवटा जति पुग्यो कि अर्को कुन सुनाउनलाई तयार हुनुहुन्छ फेरि आज त तपाईँको सुन्ने मात्र सुरु छ हाम्रो अझ कुराकानी पनि धेरै गऱ्यो भनेर मलाई बुलबुलले कुन बेला निशाला गानु लगाउँछ भनेर बस्नु भएको छ होइन हजुरको कामै अब कुरा गर्ने भयो होइन मेरो काम गाउने हो म गाइहाल्छु नि सुनाउनुहोस् कुन सुनाउनुहुन्छ अब मेरो भर्खरै अब बजारमा निस्केको शराब एल्बम छ होइन यसमा चाहिँ मधुशास्त्र उदयको एकल शब्द मधुशास्त्रको हामीले शराब विशेष बुलबुल कार्यक्रम पनि सञ्चालन गऱ्यौँ र उहाँले शराबका मात्रै गजल वाचन गरेर पनि जानुभएको त्यसै मध्येका केही गजलहरू एल्बममा आएको रहेछ म आज भर्खरै देख्दै पनि छु यो कार्यक्रममा बोलाउनु भएको थियो उपस्थित हुन चाहिँ सकिनँ आज निशाजी नै खुद यहाँ आएर झन् त्यसको ट्र्याक हामीलाई सुनाउनुहुन्छ गाएर सुनाउनुहोस् एउटा म बिरालो पनि शेर हुन्छ शराब पिएपछि एउटा गजल चाहिँ यहाँ सुनाउन चाहन्छु होइन यसमा चाहिँ अब सङ्गीत सन्तोष श्रेष्ठको छ मधुशास्त्री दाईको रचनामा बिरालो पनि शेर हुन्छ भन्ने गजल यहाँ सुनाउनु भएको बिरालो पनि शेर हुन्छ शराब पिएपछि घर पुग्न अबेर हुन्छ शराब पिएपछि यही गजल छ हैन यसलाई गायनमा कसरी ल्याउनु भएको छ हुन्छ बिरालो पनि शेर हुन्छ शराब पिएपछि बिरालो पनि शेर हुन्छ शराब पिएपछि घर पुग्न अबेर हुन्छ घर पुग्न अबेर हुन्छ शराब पिएपछि बिरालो पनि शेर हुन्छ शराब पिएपछि अर्को शेर एउटा जसले सम्झाए पनि मान्नेवाला छैन ऊ जसले सम्झाए पनि मान्नेवाला छैन ऊ त झन् अटेर हुन्छ शराब पिएपछि बिरालो पनि शेर हुन्छ शराब पिएपछि धन्यवाद बिरालो पनि शेर हुन्छ शराब पिएपछिलाई हामीले गायनमा सुन्यौँ निशा देसारको भर्खरै आएको एल्बम शराब एल्बमभित्र सङ्ग्रहित गजल यो यसलाई आज हामीले बुलबुलमा अझ शराब एल्बमबाट बरु बजाइएको छैन तपाईँको प्लेन आवाजबाटै हामीले सुनाउन पायौँ तपाईँले गीत सङ्गीत चाहिँ कसरी सुरुवात गर्नुभयो कहिलेदेखिबाट तपाईँलाई प्रभाव रह्यो एकदम सानैदेखि नै हो काका गाउनुहुन्थ्यो बाजे पनि गाउनुहुन्थ्यो हाम्रो परिवारमा सबैजना जस म्युजिकमा एकदमै इन्ट्रेस्टेड सबैजना अनि सानैदेखि तपाईँलाई प्रभाव थियो हजुर एकदमै यो स्कुलहरूमा गाउनुहुन्थ्यो कि स्कुलमा पनि मैले गाएँ त्यो वेलकम सङहरू त्यस्तो त्यो ग्रुपमा त्यस्तो हुँदाखेरि चाहिँ गाएँ होइन अनि शिक्षण प्रशिक्षण सिक्नको लागि कतै जानुभयो हजुर गएँ म यहाँ डोरेमी म्युजिक स्कुल जमलमा कहिलेतिरको कुरा हो मैले 58 त्यहाँ सिक्न थालेको स्कुल सिद्धाएपछि हजुर होइन स्कुल सधैँ नै जानुभयो हजुर त्यहाँ सिक्न थालेँ अनि सुरुमा भानुभक्त ढकाल ईश्वर माथ्य सर होइन गुरुदेव सर उहाँहरूसँग सिकेँ अनि त्यसपछि रविन्द्र श्रेष्ठ सरसँग हजुर अनि सिक्दै गएपछि तपाईँले गाउनको लागि भनेर चाहिँ कहिलेबाट आउनुभयो तपाईँलाई त हामीले लोकप्रिय भएपछि मात्रै चिन्यौँ त्यही भएर त्योभन्दा अगाडिका कथाहरू कस्तो होला चासो लागिरहन्छ धेरै लामो कथा है अब धेरै एफएमहरू धेरै सुन्थेँ म अब रेडियो नेपाल पछि एफएमहरू 3-4 एफएमहरू आएँ होइन त्यसपछि यस्तो अब म्युजिकल प्रोग्रामहरू धेरै सुन्ने अनि फोनबाट गीत गाउने प्रोग्रामहरू धेरै अब त्यस्तो प्रोग्रामहरू चाहिँ एकदमै सुन्ने अनि फोन लगाउने मैले जहिले पनि एफएममा होइन गीत गाउनको लागि के यति इन्ट्रेस्ट एकदमै धेरै गाउन मन लाग्ने अनि अब त्यो फोनमा त मेरो हात अब भइरहन्छ कि दिनका दिन एकदमै त्यो फोनबाट एफएममा गाउने हजुर त्यति बेला तपाईँले गाएको कुनै गीत सम्झिनुहुन्छ एफएममा कुनै पनि एउटा यो गाएको थिएँ मैले अनि कस्तो राम्रो भनेको थियो जस्तो धेरै थियो अब मैले हिन्दी गीतहरू पनि गाएँ नेपाली पनि गाएँ होइन मैले अब तारादेवी दिदीको पनि गाएँ सुनाउन सक्नुहुन्छ अहिले तारादेवीको कुन गाउनु भएको थियो उहाँको चाहिँ तपाईँको स्वरमा हामी सुनौँ तारादेवीको स्वर। त्यति बेला तपाईँ स्थापित नहुँदा त एउटा कलरले गरेको फोन मात्रै हुन्थ्यो होला होइन। आज त स्थापित निशा देसाले गएको सशिन्द्रजीले पनि हुन्छ हुन्छ भन्नुभयो। ल सुनाउँ त त्यो। ल मलाई एकदमै सम्झना छ त्यो गीत, मैले नौसै खोला तरेर। मलाई पनि असाध्यै मनपर्ने गीत हो त्यो। त्यो गीत गाएको थिएँ मैले, एकदमै मलाई सम्झना छ, म सानो गाउँछु अहिले। नौसै खोला तारेर जाने बिर्सने पो हो कि मलाई बिर्सने पो हो कि नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई बिर्सने पो हो कि नौसै खोला। बुलबुल एउटा ईरानी चरा। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल तरबार उठाएर मसाल उठाएर, तरबार उठाएर मसाल उठाएर को महान भएको छ कलम फुटाएर, पक्कै उसको मजबुरी पेटकै हुनुपर्छ, पक्कै उसको मजबुरी पेटकै हुनुपर्छ, र त थाक्न पाउँदिन यौवन लुटाएर, को महान भएको छ कलम फुटाएर, पाइलाहरू समयको बन्दी भएपछि, पाइलाहरू समयको बन्दी भएपछि, सालिक जस्तै भए बाबा होस गुमाएर, को महान भएको छ कलम फुटाएर, जंगलभित्र जत्रै ठूलो यज्ञ गरे पनि, जंगलभित्र जत्रै ठूलो यज्ञ गरे पनि बदलिँदैनन् बाँदरहरू पुराण सुनाएर, तरबार उठाएर मसाल उठाएर को महान भएको छ कलम फुटाएर। समय गजल संग्रहभित्र संग्रहित प्रभाकर पण्डितको गजल मैले वाचन गरे र बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे। आजको बुलबुलमा मैले गायिका निशा देसार ल्याएको छु र निशाका गजलहरू हामी आज म्युजिक बिना उहाँले एक्लै गाउनुभएको गुनगुनाउनु भएको भनौँ आज ती कुराहरू चाहिँ सुनाइरहेको छौँ। र नेपाली गजल गायनलाई यसरी स्थापित गायक गायिकाले हामीसँग आएर गुनगुनाइदिइरहनु भयो भने हाम्रो मुखमा झुन्डिरहन्छ र यसरी नेपाली गजल गायनमा पनि एउटा ठुलो स्कोप छ भन्ने सन्देश चाहिँ गाउन चाहनेहरूलाई सङ्गीत गर्न चाहनेहरूलाई होस् भन्ने आजको बुलबुलको अभिष्ट रहेको छ। मैले निशाजीलाई फेरि स्वागत गरेँ हाम्रो कार्यक्रममा। हजुर धन्यवाद। यो ब्रेकको बेलामा थाहा भयो मलाई तपाईँलाई चाहिँ सन्चो पनि त्यति धेरै रहेनछ अनि दिनभरिको यात्राले थकित पनि हुनुहुन्छ, गला खुल्न सकेको छैन, तर पनि मैले आज तपाईँलाई गाउने नै विशेष कार्यक्रममा ल्याएको भएको हुनाले गायिकाको काम चाहिँ लिइरहन चाहन्छु, हामी गायन सुनिरहन चाहन्छौँ। तपाईँहरूलाई नराम्रो लागे पनि हामी फेरि सामान्य श्रोतालाई चाहिँ राम्रो लागिरहेको हुन्छ तपाईँहरूले गाएको जस्तै गाइदिए पनि है। तपाईँहरूको त्यो सारेगामाको रिदम टेक्निक कहाँ कहाँ के पुग्दैन चाहिँ तपाईँहरूलाई जानकारी होला, तर हामीलाई मिठो लागिरहेको छ नि होइन सशिन्द्रजी। त्यो छ भनेपछि अब तपाईँले फेरि एउटा सुनेपछि मात्रै कुराकानी गरौँ कि भन्ने विचार गरेँ मैले, किनभने धेरैभन्दा धेरै तपाईँको गायन आओस् भन्ने मेरो चाहना छ। कुन सुनाउनुहुन्छ अब अहिले? एकदमै त्यसको लागि माफी चाहन्छु है, मेरो घाँटी अलिकति ठिक छैन अहिले। चिसोको बेला पनि खोक्न पाइन्छ? नखोको होला, फेरि श्रोताहरू तर्सिनुहुन्छ कि है। लोकार्पणबाट सुनाउनुहुन्छ? हजुर, लोकार्पणबाट म एउटा गजल सुनाउँछु। यो चाहिँ अब डाक्टर कृष्ण हरि सरको शब्द भइहाल्यो, यसमा सङ्गीत दीपक जङ्गम सरको छ। यो गजल सुनाउँछु म। बसेर भन्छु तिमी सँगै तर छुट्नु पर्छ गरौँ कसो, बसेर भन्छु तिमी सँगै तर छुट्नु पर्छ गरौँ कसो, नछुटे तिमी दङ्ग छौ मनि दङ्ग छु तर कुरा काट्ने हजार छन् तिमी दङ्ग छौ मनि दङ्ग छु तर कुरा काट्ने हजार छन् तिमी दङ्ग छौ मनि दङ्ग छु तर कुरा काट्ने हजार छन् तिमी दङ्ग छौ मनि दङ्ग छु तर कुरा काट्ने हजार छन् कुरा काट्नेहरूको भिडले बदनाम गर्छ गरौँ कसो नछुटे यसै बसौँ भने दुनियाँको डर छ गरौँ कसो बसिरहूँ भन्छु तिमी सँगै तर छुट्नु पर्छ गरौँ कसो यति रमाइलो गराउनु भयो कि तपाईँले यो रातको समय तपाईँको गजलमा हामी यति डुब्दैछौँ म आफै पनि तपाईँले गाउँदाखेरि म कार्यक्रमभित्र छु भन्ने सोचै गरिरहेको थिइनँ मैले देखेँ शशीन्द्रजीको अनुहारमा पनि तपाईँले जब त्यो पछिल्लो शेरको चाहिँ मिसरी सानी तल्लो पङ्क्ति गाउँदै गर्दाखेरि जब तपाईँले काफियामा छोड्नुभयो उहाँको त्यो एकदमै चाउरिएर आएको मुख चाहिँ मुस्कानमा बदलेर गयो गजलमा त्यो शक्ति हुन्छ र कहिलेकाहीँ हामीले सङ्गीतमा अथवा एल्बममा सुनेको गजल चाहिँ डुबेर शब्द सुन्न नसुनेको पनि हुन्छ कहिले सङ्गीतलाई बढी ध्यान दिँदो रहेछ तर जब तपाईँले यसरी गाइरहनुहुन्छ हामी शब्दमा पनि डुब्न पाउँदो रहेछौँ र शब्दको लहर सँगसँगै हामीलाई बगाउनु हुँदो रहेछ जबकि अस्वस्थ छु भन्दा भन्दै घाँटी गडबड छँदा छँदै त्यति डुबाउनुहुन्छ भने स्वस्थ हुँदा कस्तो हुन्छ होला निशा देसारको अहिलेको दिनचर्या चाहिँ कसरी चलिरहेको छ अहिले अब मेरो यस्तै अब गीतहरू रेकर्डिङ भइरहेछन् होइन प्राय अब गजल नै धेरै भइरहेछ रियाज गर्ने टाइम मिल्छ कि मिल्दैन मिल्छ म बिहान थोरै अब धेरै त मिल्दैन आधा घन्टा भए पनि गर्छु बिहान अब भएसम्म एक डेढ घन्टा गर्छु नभए आधा घन्टासम्म पनि रियाजलाई चाहिँ नियमित दिइरहनु भएको छ त्यो तपाईँहरूको साधना चाहिँ टुट्नु भएन कहिले पनि त्यस्तो मान्यता हुँदो रहेछ अलिकति अब मेरो यो एक महिना जति टुट्यो नै भन्न पर्छ होइन सन्चो थिएन एकदमै यो प्रब्लम भएर अब यो औषधि गर्नु पऱ्यो यताउता अब केही त्यो गर्नै भएन कि मेन्टेन गरिरहनु पर्छ त्यसपछि स्वास्थ्यलाई पनि हजुर एकदमै त्यो अनि रियाज पनि गर्न नहुने गाउन पनि नमिल्ने भयो दुई तिन हप्ता त्यो भएर चाहिँ मलाई अलिकति अहिले गाह्रो भइरहेछ अनि स्टेज कार्यक्रमहरूमा कतिको जानुहुन्छ स्टेजमा पनि गइरहन्छु दाइ आइरहन्छ त्यस्तो अवसरहरू धेरै अब त्यस्तो भनौँ न स्टेज सो पनि अब हेरी हेरी हुन्छ नि कस्तो टाइपको होइन अब कस्तो कन्सर्ट कस्तो टाइपको हो त्यो अनुसारले चाहिँ मेरो अब गीतहरू प्राय गजल यस्तै गीतहरू चाहिँ धेरै भएकोले चाहिँ अब धेरै सोले चाहिँ त्यति स्टेजको लागि चाहिँ ऊ छैन कि भन्ने किसिमले पनि हेर्नुहुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ होइन स्टेजमा उफ्रिएर ठुल्ठुलो स्वरले हल्ला गरेर मात्रै स्टेज गायन त हुँदैन कहिले पलेटीमा बसेर पनि मजासँग प्रभाव पार्न सकिन्छ हामीले भन्ने विशेष गजल गायनमा त अझ भनौँ न सुगम सङ्गीतमै प्राय पलेटीमै गाउने गीतहरू बढी छन् होइन पलेटी श्रृङ्खला नै पनि सुरु भएको छ सुगम सङ्गीतहरूको लागि चाहिँ धेरै अगाडिदेखिबाट यो कुराकानीको क्रम छ मलाई तपाईँसँग कुरा गर्ने पनि लोभ छ कति कुरा जान्न थाहा पाउनु पनि मन छ निशाजीको बारेमा र फेरि गायन सुन्न लोभ लागिहाल्छ अघि भर्खरको गायनको नसाबाट उत्रिनै मन छैन कुन सुनाउनुहुन्छ अब फेरि अब म एउटा त्यो अर्को सेयर चाहिँ मलाई याद हुन्छ कि हुँदैन, म एउटै सेयर भए पनि सुनाउँछु। एउटा हाम्रो रमेश विमानज्यूको शब्द छ यसमा, र सङ्गीत चाहिँ यसमा केशव पौडेलज्यूको छ। म त्यही गजल एउटा सानो सुनाउँछु। विरतिको एकै मोडमा, विरतिको एकै मोडमा हारेर नजानुस्, हारेर नजानुस्, मझधारमा एक्लो परे, मझधारमा एक्लो परे, छाडेर नजानुस्, छाडेर नजानुस्, विरतिको एकै मोडमा हारेर नजानुस्, हारेर नजानुस्, मझधारमा एक्लो परे, मझधारमा एक्लो परे, छाडेर नजानुस्, छाडेर नजानुस्। धन्यवाद। रमेश विमानको शब्द तपाईँले सुनाउनु भयो यो गाएर। कुन एल्बममा थियो यो? यो चाहिँ हाम्रो चाँदनी भन्ने एल्बममा छ। रमेश विमानज्यूको एकल शब्द र केशव पौडेलको चाहिँ एकल सङ्गीतमा छ। अचेल तपाईँलाई धेरै गजल गाउनलाई अफर आउँछन् कि गीत गाउनलाई अफर आउँछन्? त्यो बराबरी नै छ, बराबरी आइरहन्छ। गजलकारहरूले पनि एप्रोच गरिरहनु, गजल पनि आइरहन्छ र अरू गीतहरू पनि, अब लोकगीत पनि आइरहन्छ। तपाईँ गाउँदाखेरि शब्दलाई छान्नुहुन्छ कि सङ्गीतकारले भनेपछि, जस्तो तपाईँलाई विश्वास भएको सङ्गीतकारले भन्यो भने उसले जे भने पनि गाइहाल्नुहुन्छ कि, अथवा होइन म शब्द चाहिँ एकचोटि राम्रोसँग हेर्छु भन्ने खालको लाग्छ कि के लाग्छ? शब्द म हेर्छु एकचोटि, अब त्यो शब्द हेरेर अब कुन ठाउँमा कस्तो अब मिलाउन सकिन्छ या सकिँदैन होइन, त्यो हिसाबले हेरेर अब मिलाउन सक्यो भने राम्रै मिलाएरै गर्छु। अब के अरे रचनाकारले मान्नुहुन्न मेरो होइन, अब यही चाहिन्छ यही गाउनुपर्छ भन्ने किसिमको त्यही भयो भने अब आफूले कम्प्रोमाइज पनि गर्नुपर्ने हुन्छ। गायनमा हुन्छ नि जस्तो अलिकति आफू फ्लेक्जिबल पनि हुनुपर्छ, फेरि फ्लेक्जिबल भइरहँदाखेरि आफ्नो अस्तित्व नै बिग्रेला भन्ने पनि डर, कडा हुँदाखेरि नि घमण्डी भइ भन्दैला भन्ने डर, लोकप्रिय भइसकेपछि थाम्नलाई गाह्रो हुन्छ है लोकप्रिय। साह्रै गाह्रो छ, एकदमै गाह्रो छ। अब कतिपय साथीहरू होइन अब फेसबुकमा पनि आउनुहुन्छ नि, उहाँहरूले नमस्कार भन्नुहुन्छ, हाई भन्नुहुन्छ, मैले रेस्पोन्स दिइनँ रे भनेर कतिले एकदमै गुनासो गर्नुहुन्छ, रिसाएर त्यही स्ट्याटस पनि लेखेर मेरो टाइमलाइनमै राख्नुहुन्छ होइन, एकदमै गाह्रो हुँदो रहेछ। मैले उहाँहरूलाई थोरै बेरको लागि आफू बस्या हुन्छ, कोहीसँग बोल्दैछ भने उसँग छोड्न पनि मिलेन, हजुर त्यो हो समस्या, एकदमै समस्या त्यो। अब मैले उहाँहरूलाई वास्ता नगरेको होइन होइन, उहाँहरू सबै मेरो लागि एकदमै महत्त्व हुनुहुन्छ होइन, महत्त्वपूर्ण हुनुहुन्छ, उहाँहरूको मायाले नै म यहाँ छु भनेपछि अब उहाँहरूलाई मैले त्यो भाषा नगर्ने कुरै भएन, उहाँले त्यस्तो परिस्थिति त्यस्तो पऱ्यो सोचिदिनुहुन्छ। तपाईँ चाहिँ यसरी मिडियाबाट बोल्दा त्यो कुरालाई क्लियर गर्न चाहनुहुन्छ ताकि धेरैभन्दा धेरैलाई थाहा होस्। एकदमै म त्यस्तो छैन भन्न खोजेको। कुराकानीको क्रममा जारी राख्छु, कुराकानी गर्दै गायनलाई हामी अगाडि बढाउँछौँ। निशाजी फेरि अर्को गाउनको लागि तयार हुनुहुन्छ, सशिन्द्रले पनि अघिदेखिबाट गायन सुन्नलाई रहर गरेको मैले महसुस गरिरहेको छु। निशाजी अगाडि कुन सुनाउने अब? अब एउटा म मेरो लोकार्पण एल्बमकै एउटा गजल गाउन चाहन्छु। यसमा चाहिँ सङ्गीत सुरेश गैरेजीको छ, शब्द कृष्ण हरि बराल सरको छ। सक्दिन म तिमी बिना, मेरो मन मनाउन, सक्दिन म तिमी बिना, मेरो मन मनाउन, तिमी बाहेक अरूलाई आफ्नो बनाउन, सक्दिन म तिमी बिना, मेरो मन मनाउन, तिमी बाहेक अरूलाई आफ्नो बनाउन सक्दिन म तिमी बिना मेरो मन मनाउन किन राम्री हुनु मैले तिमी नै छैनौ भने किन राम्री हुनु मैले तिमी नै छैनौ भने किन राम्री हुनु मैले तिमी नै छैनौ भने छोडिदिन्छु लाउन गजल छोडिदिन्छु लजाउन तिमी बाहेक अरूलाई आफ्नो बनाउन सक्दिन म तिमी बिना मेरो मन मनाउन नरोकिकन गाइरहनुहोस् निशाजी भन्न पनि नमिल्ने है कार्यक्रम अगाडि बढाउनु पनि पर्यो कुराकानी पनि गर्नु पर्यो तर गायनले यो रात एकदमै मिठो हुँदै गएको महसुस मैले गरेको छु दस नबजोस् भन्दा भन्दै दस बज्न लागिसकेको सङ्केत हामीलाई अहिले सशिन्द्रजीले गर्नुभएको छ आजको बुधबार मैले गर्न खोजेका कुरा पनि सबै सकिएनन् सुन्न खोजेका तपाईँका गजल पनि सबै सकिएनन् म तपाईँलाई अर्को बुधबारलाई फेरि दुःख दिँदैछु मलाई आशा छ अर्को बुधबार पनि तपाईँ हाम्रो बुलबुलको लागि आइदिनुहुन्छ र अर्को बुधबारलाई पनि हामी समय राख्छौँ सशिन्द्रजीले भन्दै हुनुहुन्छ अझै एउटा गाउने समय छ अरे तपाईँ अर्को कुन गाएर सुनाउनुहुन्छ अर्को म अब कुन गाउँ होला त निर्देशन कुन गीत गाउँ हुन्छ है यही बिचमा एउटा कुरा सोध्न मन लाग्यो मलाई हामी त गायक होइनौँ गुनगुनाउनु मन लाग्यो भने कहिले कसको गीत दिमागमा आउँछ कहिले बाथरुम सिङ्गर हामी पनि हौँ होइन तपाईँ पनि कहिले काहीँ बाथरुमभित्र गाउनुहुन्छ होला कसको गाउनुहुन्छ आफ्नै अरूको म प्राय अब मलाई हिन्दी गजलहरू एकदमै मनपर्छ हिन्दी चाहिँ गाउँछु तपाईँले बाथरुम सिङ्गिङको रूपमा गाउने गरेको चाहिँ कुनै एउटा यसो आइरहने झुन्डिरहने चाहिँ हिन्दी नै भए पनि सुनाउन हामी अहिले हुन्छ निशा देसारको स्वरमा त्यो सुन्दा कस्तो हुँदो रहेछ बुलबुलिनले रहर गर्नुहुन्छ किन नेपाली तपाईँले गाइरहनु भएको एल्बम त आइ नै रहेको हुन्छ हजुर एकदमै मलाई मनपर्ने गजल छ अब मैले यो गजल सुन्दाखेरि चाहिँ अब मलाई गायिकाको नाम थाहा थिएन होइन अब पछि यसो सर्च गरेर हेर्दाखेरि चाहिँ फरिदा खानम र अरू अरू धेरैजनाले गाउनुभएको छ यो उर्दू गजल हजुर एकदमै मनपर्छ मलाई सानो म गाउँछु यता जाने कि जिद ना करो आज जाने कि जिद ना करो यूं ही पहलों में बैठे रहो यूं ही पहलों में बैठे रहो आज जाने कि जिद ना करो हाय मर जाएंगे हम तो लुट जाएंगे ऐसी बातें किया ना करो आज जाने कि जिद ना करो ना करो आज जाने कि जिद ना करो धन्यवाद फरिदा खानमले गाउनुभएको यो गजल बुलबुलको तर्फबाट निशा देसारलाई समर्पित अब हामी आजको बुलबुलबाट बिदा हुन्छौँ जानेको जित नगर्नुहोस् भन्न मिल्दैन हामीले अर्को बुधबार तपाईँलाई फेरि निम्ति आउँछौँ निशाजी कार्यक्रममा आइदिनु भयो तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो भने तपाईँको फेसबुक पेज छ कि कसरी भेट्ने भनेर सर्च गर्यो भने भेटिन्छ बाँकी कुराकानी हामी अर्को हप्ता गर्छौँ र तपाईँलाई अरू पनि गायन गाउनको लागि निम्ति आउँछौँ हाम्रो कार्यक्रमसम्म आइदिनु भयो हार्दिक धन्यवाद धन्यवाद हवस् त अर्को बुधबार फेरि निशा देसारसँग भेटघाट गर्छौँ उहाँका बाँकी गायन र कुराकानी पनि लिएर आउँछौँ तपाईँ प्रतीक्षा गर्नुहोला आजको बुधबारको बुलबुलबाट उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ जाँदा जाँदै पुष्प अधिकारी अञ्जलीको वा काठमाडौँ गजल सङ्ग्रहभित्र सङ्ग्रहित यो गजल वाचन गर्दै शुभरात्रि भन्छौँ चराहरू पनि अचेल निदाएका छैनन्, चराहरू पनि अचेल निदाएका छैनन्, बाँदरहरूले अझै घर बनाएका छैनन्। हल्ला उसै चलेको छ, हुनसक्छ ऊ शहीद हुँदा, हल्ला उसै चलेको हुनसक्छ ऊ शहीद हुँदा। मलाई थाहा छ कसैले आँसु बगाएका छैनन्, बाँदरहरूले अझै घर बनाएका छैनन्। हिउँ पग्लिएर फेरि सुनामी आउन सक्छ, हिउँ पग्लिएर फेरि सुनामी आउन सक्छ। होसियार भएर बस्नु कसैले सम्झाएका छैनन्, बाँदरहरूले अझै घर बनाएका छैनन्। भट्टीभित्र यसरी गजलकारहरू भिडन्त गर्दैछन्, भट्टीभित्र यसरी गजलकारहरू भिडन्त गर्दैछन्। आवाज बाहिरै आएको छ, ढोका लगाएका छैनन्, बाँदरहरूले अझै घर बनाएका छैनन्। पक्कै ठूला ठूला महलमा हुनुपर्छ देशको संविधान, पक्कै ठूला ठूला महलमा हुनुपर्छ देशको संविधान। त्यसैले त तैँ चुप मै चुप यहाँ कोही कराएका छैनन्, चराहरू पनि अचेल निधाएका छैनन्, बाँदरहरूले अझै घर बनाएका छैनन्। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल